السلام علیکم ورحمت اللہ وبرکاتہ نحمده ونصلی علی رسوله الكریم اما بعد آج کا سبق سن لیجئے آج کے سبق کی سرخی ہے کوئی بھی تمہارے گھر میں کوئی شکل نظر آئے تو پہلے اسے پوچھ لو تو جنات تو نہیں ہے جنات دے دو چلا جا وہ کوئی جواب نہ دے پھر اس کو جیسے سانپ نظر آ گیا یا کوئی بچھو نظر آ گیا تو یہ پوچھ لے کہ تو جنات تو نہیں ہے یا اس کی سرخی یہ رکھ دو کہ بھی جنات کا ایک زبردست قصہ تاکہ جو ہے آدمی آسانی سے سمجھ سکے حضرت شاہ ولی اللہ رحمت اللہ شاہ اہل اللہ رحمت اللہ علیہ کا قصہ ہے کہ ایک مرتبہ دہلی میں مسجد کے اندر بیٹھے ہوئے کچھ تحریر فرما رہے تھے قلمدار رکھا ہوا تھا ایک بار نظر اٹھی تو کیا دیکھتے ہیں کہ چھوٹا سا سانپ موجود ہے سامنے آپ مشغول تھے اسے انہماک کی حالت میں قلم دان سے چاقو نکال کر اس کے دو ٹکڑے کر دیے سانپ کو مار ڈالا اور بدستور لکھنے میں مصروف ہو گئے تھوڑے دیر میں نظر اٹھی تو سانپ کو وہاں نہ پایا بے دو ٹکڑے کیے تھے تو سانپ تو وہیں رہنا چاہیے نا سانپ تھا نہیں تھوڑی دیر کے بعد ایک سپاہی مسجد کے دروازے پر کھڑا ہوا نظر آیا یہ کہا حضرت چلیے بادشاہ سلامت آپ کو بلاتے ہیں یہ خالی ذہن انہیں کچھ پتا نہیں کہ مجھے کہاں لے جا رہے ہیں کون سا بادشاہ بلا رہا ہے بھائی اس کے ساتھ ہو لیے جب اس نے جنگل کا رخ کیا تو ان کو کچھ شبہ گزرا کہ تو کچھ معاملہ گڑبڑ ہے یہاں تک کہ اس نے غار میں داخل ہونے کے لیے ان سے کہا حضرت سے کہا حضرت یہ غار میں چلیے اب یہ سمجھ گئے کہ معاملہ کچھ اور ہے کچھ چکر ہے اللہ معاف کرے کہیں پھنس تو نہیں گیا میں کچھ دور اندر غار میں جا کر انہیں شاہی عدالت نظر آئی کورٹ جہاں ایک شخص مقتول پڑا تھا یہ جناتوں کی کورٹ تھی یہ جناتوں کی کورٹ تھی جناتوں کے قاضی تھے اور وہ جو سانپ جو تھا وہ جنات تھا جس کو قتل کیا تھا ایک مقتول پڑا ہے لاش رکھی ہے مدعی نے دعویٰ کیا کہ اس میرے رشتہ دار کا قاتل یہ انسان ہے مولوی صاحب نے انکار فرمایا کہ بھئی میں نے تو نہیں مارا بلاخر بادشاہ نے دو سفید داڑھی والے شخص اس کے دائیں بائیں طرف بیٹھے تھے ان کو دیکھا کہ بتاؤ ان کے بارے میں کیا فیصلہ کرتے ہو دو آدمی بیٹھے تھے تو ان میں سے ایک آدمی نے یہ حدیث پڑھی جس کا خلاصہ یہ تھا کہ میں نے حضور صلی اللہ علیہ وسلم سے خود سنا ہے کہ آپ نے فرمایا ہے جو اپنی صورت بدلے اس کو قتل کر دو اس جنات نے چونکہ اپنی صورت بدل کر سانپ کی شکل اختیار کر لی تھی لہذا بموجب حدیث مذکور کے اس کے قاتل پر قصاص واجب نہیں ہوتا اب یہ اللہ والے تھے انہوں نے کہا بھی آپ کون ہیں تو انہوں نے کہا میں حضور صلی اللہ علیہ وسلم کا صحابی ہوں جنات تھا وہ بڑے عالم تھے جنات کے اور انہوں نے کہا کہ میں صحابی ہوں میں نے حضور صلی اللہ علیہ وسلم کو دیکھا ہے اور میں نے یہ حدیث سنی حضور صلی اللہ علیہ وسلم سے تب جا کر جو ہے حضرت کی جان بچی ورنہ حضرت کے بھی قتل کر دیتے یعنی خلاصہ کلام یہ ہے یہ قصہ میں نے ترجمان السنا جلد 3 صفحہ 238 سے لیا ہے یہ قصے کا میں حوالہ دے رہا ہوں اس لیے کوئی بھی چیز انوکھی گھر میں دیکھو تو پہلے پوچھ لو مارنے سے پہلے کبھی تم جو ہے جنات تو نہیں جنات تو چلا جائے گا وہ اور اگر نہیں جاتا اسے قتل کر دو اسے مار دو تو آپ پر کوئی چیز آئے گی نہیں اسی لیے یہ جو اللہ والے تھے یہ تو پھنس گئے تھے جنازہ رکھا ہوا ہے بڑے پریشان ہیں کہ صاحب کیا سب سارے جنات سارے بادشاہ وزیر पुलिस, फौज, ये सारी चीजें इनके यहाँ होती है, ये ध्यान में रखना। इसलिए शावल उन्होंने पूछा कि तुम कौन हो, तो उन्होंने कहा कि मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम से सुना है और हम जिन हैं और हमारी उम्रें इतनी तवील हैं कि अल्हम्दुलिल्लाह मैंने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को देखा भी है और ये हदीस सुनी। तब जाकर जो काजी था, बादशाह था, उसने इनको छोड़ दिया, क्योंकि कसूर इसमें जिन्नत का था, हजरत का नहीं था, कि जिन्नत ने अपनी शक्ल बदल दी थी, शक्ल बदल कर सांप बन के आ गया था। तो जाहिर बात है, अगर सांप सामने होगा तो आदमी डरेगा, उससे बचने की कोशिश करेगा। बस इसलिए हमेशा अपने घरों में भी इस चीज का ख्याल रखो। और मैं आपको नसीहत करता हूं कि घर के चारों कोनों में आयतुल कुर्सी पढ़ा करो। अब्दुर्रहमान इब्न औफ का मामूल था, इससे शयातीन के असरात खत्म हो जाते हैं। घर से निकलो, आयतुल कुर्सी पढ़ के निकलो, कार में बैठो, आयतुल कुर्सी पढ़ के बैठो। हमारा सफर हुआ था लंदन से मक्का मुकर्रमा बाय कार, हमारा सफर हुआ था 1978 में। तो हजरत रहमतुल्लाह अलैह ने, अल्लाह उनकी कब्र को नूर से मुनव्वर फरमाए, हमारे वालिद साहब भी लंदन में मौजूद थे, तो हजरत ने कहा कि मेरी नसीहत याद रखना, जब भी कार में बैठो आयतुल कुर्सी पढ़ के दम कर लो, अल्लाह महफूज रखेगा आपको इंशाल्लाह। और रात के वक्त में ज्यादा ड्राइविंग मत करना। तीसरी नसीहत ये कि ड्राइवर के पास जो बैठे वो सोए नहीं। ये तीन बातें हजरत ने फरमाई थी और अल्लाह ताला ने हमें सही सलामत आफियत के साथ लंदन से मक्का मुकर्रमा बजरिए कार अल्लाह ने हमें आफियत के साथ पहुंचा दिया। इसी तरीके से एक सफर हमारा बजरिए कार हुआ था शिकागो से सैन डिएगो। अब वो जो अमरीका को जानते हैं उन्हें पता है कि शिकागो कहाँ है और सैन डिएगो कहाँ है, वो जानते हैं कि सैन डिएगो कहाँ है, एक किनारा ये एक किनारा है, हजारों किलोमीटर का फासला है। अल्लाह ताला ने सही सलामत पहुंचाया आफियत के साथ। इसलिए ये जिन्नात पर मैंने एक दो सबक दे दिया आपको, इसका खूब ख्याल रखें कि घर में आयतुल कुर्सी पढ़ने का खूब मामूल बनाए। रात को बच्चा सो रहा है, उस पर आयतुल कुर्सी पढ़ के दम कर दो। अल्लाह ताला हम सबकी पूरी पूरी हर बुराई से अल्लाह हिफाजत फरमाए। अब मेरे साथ पढ़ लो, अल्लाहुम्मा इन्नी अऊज़ु बिका मिन शर्रिल इंसे वल जिन। ए अल्लाह, इंसान और जिन्नात की बुराइयों से तू हमारी हिफाजत फरमा। आमीन। सलाम अलैकुम व रहमतुल्लाहि व बरकातहू।